मात्र जस्पर इन्जोयमा अब रेडियो अर्पण 104.5 मेगाहर्जमा कार्यक्रम जस्ट फर इन्जोय हरेक दिन बिहान 11 बजेको अर्पण खबर पछि सुन्न नभुल्नुहोला। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम जस्ट फर इन्जोय। हार्दिक स्वागत छ। आज पनि प्रोग्राम जस्ट फर इन्जोय लिएर हामी उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा यति बेला राज हुनुहुन्छ अनि अनिहरूमा आज पनि हामी दुईजना छौँ। म प्रतीक्षा छु अनि मसँगै सुजिता पनि छ। आज राजु पनि तपाईँसँग रमाइलो कुराकानी गर्नको लागि हामी उपस्थित भएका छौँ। विशेष गरी हरेक दिन हामी फरक फरक विषयमा तपाईँसँग कुराकानी गर्छौँ। राजु पनि रमाइलो कुराकानी तपाईँसँग गर्नेछौँ र तपाईँ आउन चाहनुहुन्छ भनेदेखि चाहिँ हामीलाई फोन गर्दै गर्नुहोला 0556563332 र 0556563333 यो बाटो हामीले खुला गरिराखेका छौँ। र यति बेला तपाईँले प्रोग्राम जस्ट फर इन्जोयलाई रेडियो अर्पण 104.5 मेगाहर्जबाट सुन्नुभएको छ, साथसाथै इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ। रमाइलो खालका गीत सङ्गीत त छँदैछ, साथमा तपाईँसँग रमाइलो कुराकानी पनि हामी गर्नेछौँ आज। र कार्यक्रमको सुरुवातमा हामी एउटा आवाज सुन्छौँ। अलिकति गर्मी बढिरहेछ, एकदमै गर्मी बढिरहेको बेलामा तपाईँ पानी टन्न पिउनु, सुजितालाई पनि एकदम पानी तिर्खा लागेको छ, त्यही भएर पानी पिउनको लागि बाहिर निस्केको छ। एकैछिन पछाडि हामी दुवैजना तपाईँसँग रमाइलो कुराकानी गर्ने नै छौँ। जस्ट फर इन्जोय सँगै रहनुहोस्। भन्दै सुटुक्का न राज्यको रोजाईको गीत होइन, कति मिठो गीत जस्तो लागिरहेको थियो, तर के गर्नु, राज्यले बोल्नुहोस् बोल्नुहोस् साथीहरू आउनुहुन्छ अब भनेर भन्नुभएको छ। र हामी प्रोग्राम जस्ट फर इन्जोयमा छौँ। सुता हजुर, पानी पिउँछन् एकदम गर्मी छ, बढी राख तिर्खा लगाइरहने त्यही त है। त्यही भएर अहिले पानीको बोतल नै अगाडि लिएर आइसकेका छौँ है। ठिकै छ, पानी तपाईँहरू पनि एकदम धेरै पिउनु होला, गर्मी समयमा अलिक बढी पानी पिउनु पर्छ है। हो, एकदम बढी पसिना पनि आउँछ, पसिनाबाट पनि हाम्रो पानीहरू अलिक शक्तिहरू खेर गइरहेको हुन्छ, इनर्जी गइरहेको हुन्छ। त्यही भएर चाहिँ टन्न पानी पिउनुहोस्, तपाईँले पानी जति पिउन सक्नुहुन्छ तपाईँ त्यति नै रोगसँग लड्न सक्नुहुन्छ होइन। त्यही भएर पानी चाहिँ एकदम धेरै कमी खायो भने चाहिँ जे शरीरलाई है बेफाइदा हुन्छ नि, पानी जति धेरै खायो उति फाइदा हुन्छ। केही पनि हो, मिलाएर खानुपर्छ होइन, एकदम फाइदा गर्छ। र जस्ट फर इन्जोयमा छौँ हामी, विशेष गरी तपाईँहरूसँग रमाइलो कुराकानी गर्ने गर्छौँ। आज पनि तपाईँसँग रमाइलो कुराकानी गर्नको लागि हामी उपस्थित भएका छौँ, र रमाइलो खालको विषय पनि छ आज, तर त्यो विषय तपाईँहरू नआइकन चाहिँ हामी भन्दैनौँ। आज तपाईँहरू आउनुहोस्, त्यस पछाडि आज के बारेमा हामी कुराकानी गर्दैछौँ भन्ने कुरा थाहा पाउनुहुन्छ। तपाईँहरू आउनु भएन भने अब केही समय पछाडि चाहिँ पक्कै पनि हामी तपाईँहरूलाई टपिक्स दिन्छौँ। र हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ, 0656533332 र 0656533333 दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ, सक्नुहुन्छ। राज्य फोन उठाउनको लागि निकै नै एकदम तयार भएर बस्नु भएको छ, कति बेला फोन आउँछ भनेर चाहिँ कुरिराख्नु भएको छ होइन। हामी पनि तपाईँहरूसँग कुराकानी गर्न आतुर छौँ। हुन त अलिकति गर्मी बढिरहेछ, तपाईँ चाहेर नचाहेर आफ्नो काममा व्यस्त हुनुहुन्छ यति बेला होइन, हामीलाई सुन्नु त भएको छ होला, तर फोन गर्ने समय चाहिँ सायद नमिल्या पनि हुनसक्छ। त्यस्तो छ भनेदेखि पनि केही छैन, रमाइलो खालका गीतहरू हामी तपाईँको लागि राख्छौँ, र तपाईँसँग चाहिँ कुराकानी गर्ने नै छौँ। र प्रोग्राम जस्ट फर इन्जोयमा आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोस्, 0656533332 र 0656533333 को बाटो हामीले दुईवटा खुला गरेका छौँ। यति बेला कोही मित्र आउनुभएको छ, कहाँबाट आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हेलो, हेलो, हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कुमरोजबाट सुनिता। सुनिता कस्तो सुनेको तिमीले पनि, ठ्याक्कै पार्दो रहेछ त अहिले त सुनिताजीको आवाज। सुनिताजीलाई त एकदम सम्झिरहन्छौँ नि त, हामीले हामीलाई माया गर्नुहुन्छ, प्रोग्राममा आइरहनुहुन्छ होइन त? हो नि, त्यही भएर चिनेको होइन। हो, अनि के छ सुनिताजीको हाल खबर, गर्मी कतिको बढिरहेछ, के गरेर बस्नु भएको छ? हाल खबर ठिक छ, गर्मी अलिअलि छ, शीतल शीतल हावा चलाएको छ, अलिअलि छ, शीतल शीतल हावा चलाएको छ। अस्ति पानी शीतल हावा चाहिँ यता पठाइदिनुहोस्, अलिअलि गर्मी चाहिँ त्यतै राख्नुहोस् न। हुन्छ हुन्छ, होइन ठिकै छ, शीतल पनि अलिकति राख्नुहोस् अनि अलिकति पठाउनुहोस्, फेरि म त स्वार्थी भइहाल्छु नि, सबै शीतल पठाइदिनुहोस् भन्यो भने त है। हजुर, अनि के छ, खाना खानु भयो? भइसक्यो, एकदमै भइसक्यो। अनि हाम्रो सुनिताजीसँग आज एउटा प्रश्न सोध्छौँ हामी है। हुन्छ, कसैलाई माया गर्नु भएको छ कि छैन अहिलेसम्म? छैन, गर्नु भएको छैन। आफ्नो बाबा मम्मी भाइ बहिनीलाई पनि माया गर्नुहुन्न तपाईँ? गर्छु बाबा मम्मीलाई त। अनि कस्तो खालको मान्छेले माया भन्दा बित्तिकै त्यस्तै सब्जी हाल्ने कि है, विचार गरेको कि मैले? होइन ठिकै छ, मैले सोध्न खोजेको पनि त्यस्तै होला, तर कुरो त्यता मोडेको मात्रै हो है। अनि एकदम गर्नु भएको छ कि छैन रे? छैन भन्नुभयो है, झुटो बोल्नु भयो है? मम्मी बुवाले नै रेडियो सुन्नुभयो होला, त्यस्तै लाग्यो मलाई चाहिँ अहिले होइन। होइन होइन, भनिहाल्थेँ नि, फेरि त्यो कोही साथी स्पेसल सामान स्पेसल तपाईँको कोही हुनुहुँदो रहेछ भने उहाँले सुनिराख्नु भएको छ भने चाहिँ तपाईँलाई गाह्रो पर्छ, फेरि विचार गर्नुहोस् है। बाबा त सुन्नुहुन्छ र नभएर सुन्ने नै हुन्न नि त, फेरि एकैछिन पछि यो फोन राख्न नपाउँदै के हो भन्यो भनेर फोन आउला नि, फेरि विचार गर्नु, त्यस्तो त आउँदैन नि होइन, आउँदैन, ठिकै छ, आउनु पनि हुँदैन होइन, अहिले नै किन आउनु पर्यो होइन, त्यही त है। हाम्रो सुनिताजी फेरि एकदम समझदार हुनुहुन्छ कि है, ल ठिकै छ, त्यसो भए माया गर्नु भएको छैन कसैलाई स्पेसल, कोही सामान एकजना व्यक्तिलाई भने ठिकै छ, र तपाईँलाई चाहिँ अहिलेसम्म होइन सबैभन्दा बढी माया कसको लाग्छ, र के कारणले गर्दाखेरि चाहिँ एकदम बढी माया लाग्छ भनिदिनुहोस् न, एकदम खुलस्त पारेर, ताकि अरू माया नगर्ने साथीहरूलाई पनि माया गरौँ गरौँ लागोस् कि। म सबैभन्दा माया त मम्मीलाई गर्छु। बाबालाई गर्नुहुन्न? गर्छु। मम्मीलाई गर्नुहुन्छ सबैभन्दा बढी? हजुर। अनि किन नि मम्मीलाई त्यस्तो धेरै माया गर्नुभएको? मम्मीले आफ्नो नौ महिनासम्म गर्भ राखेर जन्मनु भएको छ अनि दुध खुवाउनु भएर हुर्काउनु भएको छ हजुर अनि सबभन्दा पहिला सुरु नै मम्मी नै हो टिचर भनेकै टिचर भनेकै मम्मी फ्रेन्ड भनेकै मम्मी होइन हजुर सबै हरेक स्टेप स्टेपमा मम्मीको एकदम बढी साथ हुन्छ है त्यही भएर हाम्रो चाहिँ दाजुलाई सबैभन्दा बढी चाहिँ मम्मीको माया लाग्छ है हजुर यति बेला मम्मी नजिकै हुनुहुन्छ भने एकदम खुसी पनि लागिरह होला मेरो छोरीले मलाई साह्रै धेरै माया गर्दो रहेछ भनेर होइन फेरि अलिकति हामी जसलाई अलिक धेरै माया गर्छ त्यो मान्छेलाई खासै भन्दैनौ नि त होइन त्यही भएर पनि यति बेला सुन्नु भएको छ होला हाम्रो सुनिताजीले पनि तपाईँलाई धेरै माया गर्नु हुँदो रहेछ हजुर सधैँभरि मम्मीलाई माया गरिराख्नुहोस् है अनि मम्मीको इच्छा विपरीत कहिले पनि केही नगर्नुहोस् चित्त नदुखाउनुहोस् उहाँको है हुन्छ एट लास्ट तपाईँको डेलिगेसन कसको लागि छ आज हजुरहरूलाई धन्यवाद राज भाइलाई प्रेम कुमारीलाई अनुवाद चिन्मा जेन सम्पूर्णलाई हुन्छ छिटो नमस्कार सुनिता हुनुहुन्थ्यो यति बेला नमस् मात्र गर्नुभयो दाजुले कति छिटो तानिदिनु भयो यसलाई काट्न हतार हुन्छ कि त्यस्तो चाहिँ नगर्नु होला फेरि सुनि दाजुले उताबाट रिसाउनु होला नि मैले नमस्कार भन्न नभ्याउँदै दाजुले फोन काटिदिनु भयो भनेर होइन त्यही भएर आज चाहिँ विशेष गरी तपाईँहरूसँग रमाइलो भन्दा पनि होइन रमाइलो खालको पनि छ कुरालाई जसरी लग्यो त्यसरी नै मोडिन्छ होइन अलिकति रमाइलो गर्न खोज्यो भने रमाइलो पनि हुन्छ र एउटा प्रश्न छ तपाईँहरूको लागि पनि यही प्रश्न हुन पनि सक्छ अरू प्रश्न हुन पनि सक्छ फोन गर्नु होला हामीलाई 056-5363-32 र 056-5363-33 यो बाटो खुल्ला छ एकदमै खुल्ला छ पुरै खुल्ला छ होइन यति बेला चाहिँ हामी एउटा आवाज सुन्छौँ है दाजुले पछाडि चाहिँ फोन आउँछ अर्पण 104.5 मेगाहर्ट्ज छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डी फोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हात खुट्टा फुट्ने कुष्ठरोग शरीर र हात खुट्टामा धेरै पसिना आउने नाउँको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया धातुरोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर 2 मेन रोड टाढी चौक चितवन फोन 056-5630-41 एम्बुलेन्स 98455-64222 मा मनकामना मामा भान्जा

सबै ठिक छ नि मेरो त अनुभव हामीहरू दुवैजनाको पनि एकदम ठिक छ मन नलाइ नलाइ मेरो त अनुभव ठिक नै होइन भाइ ठिक छ भनेर भनिदिनु भएको बाजुले ठिक भन्नु पर्यो क्या हो राजाजी त्यही त ठिक त भन्नु परिहाल्यो नि त भइहाल्यो नि काठमाडौँतिर कस्तो छ सबै ठिकै छ भन्नुपर्छ गर्मी छ र गर्मी त पनि गरम छ गर्मी नै छ भन्नुपर्छ ठिक ठिकै छ होइन तर अहिले यहाँ त कस्तो जाडो भइरहेछ कि अनि कस्तो जाडो चिसो भइरहेछ कि तर यो रुमभित्र मात्रै फेरि बाहिर त एकदम बढी गर्मी भइरहेछ यहाँ चाहिँ अलिक चिसो रहेछ भन्न खोजेको तपाईँलाई अलिक चक बनाइदिनु खोजेको तर खासै पत्याउनु भएन चितवनमा चिसो भन्दाखेरि होइन अनि के छ खानपिन भयो राजाजीको भइसक्यो मेरो तपाईँहरूको हाम्रो पनि एकदमै भइसक्यो अनि हाम्रो राधाजीलाई पनि एउटा प्रश्न गर्न मन लाग्यो मलाई हाम्रो सुनिताजीलाई पनि गराएको थिएँ मैले होइन हजुर हाम्रो राधाजीको स्पेसल मान्छे कोही हुनुहुन्छ कि हुनुहुन्न रे खोइ इनन भन्नुभयो नि त एकछिन पछाडि इनन थप्नु भयो नि त किन छैनन् छ भन्न पनि मिलेन छैन भन्न पनि मिलेन छैनन् भन्नुभयो होइन छ कि जस्तो लाग्यो कि मलाई मलाई पनि छ जस्तो लाग्यो छैन फेरि यति बेला रेडियो सुनिराख्नु भएको छ भने त एकैचोटि बनाउँछ नि एकैछिनमा है ल ठिकै छ नभए पनि ठिकै छ अब भएको भएर लुकाउनु भएको भए पनि ठिकै छ केही छैन होइन तर प्रश्न चाहिँ सुन्न मन लाग्यो तपाईँलाई सबैभन्दा बढी एकदम धेरै बढी माया चाहिँ कसको लाग्छ अनि किन लाग्छ एकदम कारणसहित सबभन्दा धेरै माया मम्मी ड्याडीको लाग्छ एकजनाको भन्नुहोस् न त्यो चारजना त मैले पनि जोड्न सक्छु नि मलाई निचोदिदाको लाग्छ अनि त्यसपछि मेरो घर परिवारको लाग्छ मेरो बाबा मम्मीको लाग्छ त्यसरी भन्न पाइएन नि एकजनाको भन्नुहोस् न कसको एकदम धेरै माया लाग्छ सबभन्दा बढी त मम्मी ड्याडीकै लाग्छ क्या बढीमा त मम्मीको लाग्छ मम्मीको लाग्छ किन नि मम्मीको त्यस्तो धेरै माया लागेको चाहिँ मम्मीले जन्माउनु भयो हुर्काउनु भयो बढाउनु भयो यहाँसम्म ल्याउनु भयो है हजुर त्यही भएर एकदम बढी माया लाग्छ है हाम्रो हरेक पाइलामा चाहिँ एकदम साथ दिनुहुन्छ नि मम्मीले होइन त्यही भएर ल ठिक छ केही छैन मम्मीलाई चाहिँ एकदम सधैँ खुसी बनाउनुहोस् अनि त्यसपछि कहिले पनि नरुवाउनुहोस् तपाईँको कारणले मम्मीको आँखाबाट आँसु नझरोस् फेरि कुनै दिन है खुसीको आँसु चाहिँ झरोस् खुसीको आँसु झरोस् तर दुःखको आँसु नझरोस् है हाम्रो राधाजी एकदम समझदार हुनुहुन्छ बुझ्ने हुनुहुन्छ होइन तै पनि कहिले काहीँ अब त्यस्तो पनि नहोस् कि है अनि एट लास्ट तपाईँको डेलिगेसन कस्तो लागेको छ आज सर्वप्रथम त तपाईँ दुवैजना दिदीलाई राजलाई अनि विष्णुलाई अर्पण होल युनिटलाई अनि अहिले भर्खरै आउनुभएको थियो सुनिता ढकाललाई सम्झिरहेको छु भन्न चाहन्छु अनि मेरो घर परिवार र मलाई राधा भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई हुन्छ अहिले भने छुट्यो है नमस्ते राधाजी आउनु भएको थियो काठमाडौँबाट होइन र यति बेला फेरि कोही मित्र आउनुभएको छ भने हाम्रो राज्यले इसारा गर्नुभएको छ आउनुहोस् उहाँलाई पनि स्वागत गरौँ हेलो हेलो हजुर नमस्कार हेलो बोल्नु भएन कि कति बोलाउने है हजुर राज्य हेर्नु त ठिकै छ फोन गर्नुभएको हो होइन होलमा पनि बस्नु भएको होला सायद हामीले राधाजीसँग कुराकानी गर्दै गर्दाखेरि एकैछिन फोन छोडेर टाढा जानुभयो कि जस्तो लाग्यो होइन बोलाउँदाखेरि सुन्नु भएन फोन गर्नुहोला 0056532332 र 0056532333 दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ र यति बेला हाम्रो राजले एउटा साङ्गीतिक आवाज राख्नुपर्छ भनेर इसारा गर्नुभएको छ पक्कै पनि हामी नाइ भन्दै भन्दैनौँ नि होइन यस्तो मिठो मिठो गीत बजाउनुहुन्छ यति बेला फेरि पनि एउटा आवाज तपाईँहरूको लागि त्यस पछाडि कुरा गर्न आउँछौँ बस्यो मुटुमा मायाको मिठा छुट्टै माया बस्यो मुटुमा मायाको मिठा छुट्टै हे दुनियाँको डर छैन मलाई तपाईँले सुनिसक्नु भएको छ र हामी कार्यक्रमको अन्तमा आइपुग्न लागिसकेका छौँ। तर यति बेला कोही मित्र आउनु भएको छ भने राम्रो, राज्यले फेरि इसारा गर्नुभएको छ, उहाँलाई स्वागत गरौँ। हेलो, हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? के भन्नुभयो अरे राज्य, गीतको भोल्युम सानो बनाइदिनुहोस् न। हजुर कहाँबाट भन्नुभयो? लोथरबाट। के भन्नुभयो अरे नाम? ए रत्ना भन्नुभयो हो? ए मलाई ठाउँको नामै भन्नुभयो कि जस्तो लागिरहेको कि। अनि के गर्नुहुन्छ रत्नजीले? त्यत्तिकै बस्नुहुन्छ, पैसै नदिएर बस्नुहुन्छ त्यत्तिकै? पैसै नदिएर त्यत्तिकै एक बस्नुहुन्छ? परेन है, त्यही भएर त्यत्तिकै बस्यो नि होइन। अनि बस्दाखेरि कतिको अल्छी लाग्छ नि? लाग्दैन, काम गर्नु पो अल्छी लाग्छ त है, बस्दा त के कारणले अल्छी लाग्ने हो र होइन। अनि रत्नजी खाना खानु भयो त? खाइसक्नु भयो? के गर्नुहुन्छ हाम्रो रत्नजीले? के गर्नुहुन्छ त्यत्तिकै बसिरहने हो र? पढ्नुहुन्छ होला नि? पढ्नु भएको छैन ल, ठिक छ, बस्नुहुन्छ, रेडियो अर्पण सुन्नुहुन्छ, हामीलाई माया गर्नुहुन्छ होइन। आज रत्नजीलाई पनि एउटा प्रश्न गर्न मन लाग्यो है, कसैलाई मन पराउनु भएको छ कि छैन अहिलेसम्म? मन पर्या छैन कि मन पराएको छैन कि मन पराएका छैनन्? आफूले मन पराउनु भएको छैन, आफूलाई मन पराउँछन् कसैले भन्ने थाहा पाउनु भएको छ कि छैन नि? भने पछाडि एकदम अन्जान हुनुहुँदो रहेछ होइन। ल ठिकै छ, मन पराउनु भएको छैन भने पनि ठिकै छ, पराउनु भएको छ भने पनि ठिकै छ, त्यो तपाईँको व्यक्तिगत कुरा हो, रमाइलोको लागि सोधेको मात्रै है। सबैभन्दा रत्नजीलाई चाहिँ एकदमै बढी अहिलेसम्म माया लाग्ने व्यक्ति चाहिँ को, कसको एकदम बढी माया लाग्छ किन? सबैभन्दा बढी माया कसको लाग्छ तपाईँलाई? भन्न खोजेको मैले त्यस्तो खालको माया होइन कि, त्यसै भएर घर पुर्याएको होस् या अन्तर्गतै समाज होस् मम्मीको माया लाग्छ सबभन्दा बढी यो कारणले मलाई मम्मीको माया लाग्छ भन्ला कसैले बहिनीको माया लाग्ला भन्ला कसैले भाइको माया लाग्छ भन्ला होइन तपाईँलाई चाहिँ कसको माया लाग्छ भनेको परिवार समग्र परिवार साथी सङ्गी इष्ट मित्र सबैभन्दा एकदम तपाईँलाई एकदमै बढी माया लाग्ने चाहिँ कसको हो के अब सामान्य स्पेसल कोही हुनुहुन्न भने त तपाईँलाई त्यो पछि चाहिँ कसको माया लाग्छ साथीको माया लाग्छ अनि किन अघि कसैलाई नै मन पराएको छैन भन्नुभयो आफ्नो बुझामा भन्दा पनि बढी माया गर्नुहुँदो रहेछ साथीलाई होइन हजुर बुझामाको भन्दा पनि बढी माया लाग्छ के गर्नुभएको त्यस्तो साथीले तपाईँलाई ताकि बुवा मम्मीको मायालाई नै बिर्साइदिने ठिक छ के भन्नुभयो राम्रोसँग बुझ्न पनि सकिनँ मैले अलिकति फोन सम्पर्कमा पनि डिस्टर्ब आएर होला ठिकै छ माया जसलाई गर्नुहुन्छ सधैँ माया गर्नुहोस् आफ्नो बुवा मम्मीलाई पनि माया गर्नुहोस् बुवा मम्मीको मायाको अगाडि अरूको माया सायद फिक्का पर्न सक्छ होइन त्यही भएर सबैभन्दा बढी चाहिँ आफ्नो बुवा मम्मीलाई नै माया गर्नुहोस् भाइ बहिनीलाई माया गर्नुहोस् दाई दिदीलाई माया गर्नुहोस् त्यो पछाडि अरूलाई माया गर्नुहोस् है अनि रत्नजी तपाईँ तपाईँको आफन्तजनलाई सम्झना सन्देश पनि दिन सक्नुहुन्छ नमस्कार रत्नजी हुनुहुन्थ्यो लोथर भाषा होइन आउनु भएको थियो उहाँसँग पनि रमाइलो कुराकानी भइरहेको थियो अझै समय भएको भए उहाँसँग अझै राम्रोसँग कुराकानी गर्ने मन थियो तर के गर्नु समय माग्नुपर्छ भनेर इसारा गरिसक्नु भएको छ होइन यतिन्जेलसम्म तपाईँले प्रोग्राम सुनेर बस्नु भयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ त्यसै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ फोन गरेर आउनुहुने मित्रहरू हुनुहुन्थ्यो तिनजना सुनिता ढकाल हुनुहुन्थ्यो कुम्रोजबाट राधा हुनुहुन्थ्यो काठमाडौँबाट रत्नजी हुनुहुन्थ्यो लोथरबाट तपाईँहरू तिनैजनालाई धन्यवाद छ र तपाईँले जसलाई माया गर्नुहुन्छ आज हामीले यो प्रश्न पनि त्यस्तै गरेका थियौँ होइन जसलाई एकदम धेरै माया गर्नुहुन्छ त्यस्तै माया एकदमै पछिसम्म पनि गरिराख्नु छैन अन्तिम अवस्थासम्म पनि त्यस्तै माया त्यो व्यक्तिलाई गरिराख्नुहोस् चाहे बुवालाई गर्नुहोस् चाहे मम्मीलाई गर्नुहोस् चाहे आफ्नो श्रीमानलाई गर्नुहोस् चाहे श्रीमतीलाई गर्नुहोस् भाइ बहिनी सबैलाई गर्नुहोस् तर माया चाहिँ गर्न कहिले नछोड्नुहोस् आफ्नो परिवारभन्दा अगाडि अरू कसैलाई पनि नल्याउनु होला र आजको प्रोग्रामबाट भने अब हामी पनि छुटिनुपर्छ जस्ट फर इन्जोयको आजको यो रमाइलो बसाइबाट म प्रतीक्षा अनि म सुजिता एकै साथ बिदा हुन्छु नमस्कार अर्पण 104.5 MHz तपाईहरुकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान 9:30 बजे वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो 1 बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हाड जोडी तथा नसा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह्न 12 बजे नवजात